नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम अर्पण समर्पणका हरेक नवीनतम श्रृङ्खलाहरूका साथमा प्रत्येक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको यो समयलाई लिएर हामी उपस्थित हुने गर्दछौ र समग्रमा तपाईँलाई नै स्वागत गर्ने गर्दछौ। 0 55 63 332 र 333 यो दुईवटा नम्बरमा र हामीलाई अगाडि सार्ने गीत मार्फत तपाईँ आफन्त घर परिवार सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाउन सक्नुहुन्छ, साथमा सन्देश पनि अगाडि बढाउन पाउनुहुन्छ। कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट तिलक तामाङ। के छ तिलकजी हालखबर? मेरो पनि एकदम ठिक छ तिलकजी। खोराकतिर के भइरहेको अवस्था हो अहिले? केही भइरहेको छैन खोराकतिर, राम्रै भइरहेको छ, उस्तै छ है। हुन्छ तिलकजी, कसलाई सम्झने आज? हजुरलाई धन्यवाद फोन उठाउने दादालाई, दिपेन्द्र कुमार, रुपचन्द, प्रवीण कुमारी, प्रजल अशोक सेरे, अनि पार्वती, पार्वतीको बहिनी मनिषा, अनि मलाई तिलक तामाङ। हुन्छ तिलकजी, आउँदै गर्नुहोला, अहिले पनि छुट्टिन्छु। नमस्कार। आउनुभएको थियो तिलक तामाङ खोराकबाट, सम्पूर्णको लागि आफ्नो सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ। कार्यक्रम अर्पण समर्पण तपाईँ सुन्दै हुनुहुन्छ। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको यो ध्वनि तरङ्गमा र कार्यक्रम अन्तर्गत रहेर तपाईँसँगै कुराकानी गरिरहेका छौँ। कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा फेरि पनि यहाँनिर मैले पाएँ, ढिला नगरिकन उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकदेखि रूपचन्द तामाङ। खोराकदेखि रूपचन्द तामाङ, हजुर। के छ रूपचन्दजीको खबर? सब ठिक छ दादा, हजुरको? मेरो पनि एकदम ठिक छ। खाजा खानुभयो रूपचन्दजीले? भइसक्यो दादा। भइसक्यो है, हजुर। हुन्छ, कसलाई सम्झने आज? फर्स्ट अफ अल हजुरको लागि धन्यवाद, अनि प्राविधिक दादाको लागि, अनि अर्पण होलिनी लागि, अनि मेरो साथीहरू अशोक, प्रजल, कुमार, प्रेम, अनि तिलक, रमेश, अनि मेरो सम्झना दिदीको लागि, अनि प्रवीण, अनि मेरो घर परिवार लागि, अनि रूपचन्द भन्ने चिनि नचिनी सम्पूर्ण लागि। हुन्छ रूपचन्दजी, आउँदै गर्नुहोला, अहिले पनि छुट्टिन्छु। नमस्कार। नमस्ते। आउनु भएको हो खोराकबाट रूपचन्द तामाङ, र यति बेला हामीले उहाँसँग कुराकानी गऱ्यौँ। र आजको यो बिहिबार व्यवसायमा हामी आधुनिक गीत सङ्गीत सुन्ने गर्दछौँ कार्यक्रम अर्पण समर्पणमा। यति बेला पृष्ठभूमिमा आवाज बजिसकेको छ, यो आवाजलाई नै अलिकति ठुलो बनाउँछु। मेरो नि ठिकै भन्नु पर्यो, तिमी प्रशंसै छौ होला त्यता, मेरो नि ठिकै भन्नु पर्यो। बाध्यताले टाढा बन्नु पर्यो, बाध्यताले टाढा बन्नु पर्यो। मेरो माया हुँदै छ नि तिमी छौ जहाँ, मलाई यहाँ एक्लो नै छौ कहाँ, मेरो माया उतै छ नि तिमी छौ जहाँ, तिमी छौ जहाँ, तिमी त सँगै छौ होला त्यता, मेरो नि ठिकै भन्नु पर्यो, तिमी त सँगै छौ होला त्यता, तिमी त सन्चै छौ होला त्यता। यो एउटा आवाज हामीले अगाडि बढायौँ कार्यक्रम अर्पण समर्पणमा। कार्यक्रम अर्पण समर्पणको व्यवसायमा रहेर तपाईँसँगै कुराकानी गरिरहेका छौँ। 0055-63-332-33 यो त यो दुईवटा नम्बर मार्फत हामीले तपाईँलाई कार्यक्रममा स्वागत गरिरहेका छौँ। र इसारा राजको रह्यो यहाँनिर, कोही मित्र सम्पर्कमा हुनुहुन्छ, पर्खिरहनु भएको छ भन्ने, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराक साथबाट प्रमोद तामाङ। हजुर, के गर्नुहुन्छ प्रमोदजीले? म अहिले बसिरह दादा, गर्मीले ए हावा तामेर बसिरह, गर्मीले एकदमै सताइसक्यो है। चन्नै दादा, पक्कै पनि जताततै गर्मीले यति बेला सताइरहेछ प्रमोदजी। उता तपाईँलाई पनि गर्मी छ, यता हामीलाई पनि गर्मी छ है। हजुर हजुर, हुन्छ, ककसलाई सम्झने? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि कन्ट्रोल रुम भन्ने दादालाई, अनि मेरो घर परिवारको लागि, अनि दिपेन्द्र घलान, शान्तिमाया चेपाङ, स्मृति चेपाङ, अनि चन्द्रमाया मोक्तान, अनि अघि आउनुभएको तिलक तामाङ, अनि प्रमोद भनेर चिन्ने सबैको लागि, अनि अर्पण एफएम सुनिहरू भएका सबै साथीहरूको लागि दादा। हुन्छ प्रमोदजी, आउँदै गर्नुहोला, अलिकति छुट्टिन्छु। नमस्कार। नमस्कार, आउनु भएको थियो कुराक साथबाट प्रमोद तामाङ, र कोही मित्र फेरि पनि हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराक साथदेखि सोना मोक्तान भन्नुभयो? हजुर, के गर्नुहुन्छ सोनाजीले? बसी बस आउँछ। हजुर, कसलाई सम्झने आज? हजुरको लागि धन्यवाद, साथीहरू लागि प्रजल रूपचन्द तिलक आमा बुवा परिवारलाई सबैलाई। सोनाजी आउँदै गर्नुहोला, छुट्टिन्छु। नमस्कार। नमस्कार, आउनु भएको थियो सोना मोक्तानको रक्षाबाट सम्पर्कको लागि सम्झना अगाडि बढाउनु। यति बेला अर्को आवाज सुन्ने बेला भएको छ, यो आवाजसँगै छोटो विश्राममा जानेछौँ, विश्रामपछि फेरि पनि आउनेछौँ कार्यक्रममा तपाईँसँगै कुराकानी गर्नका लागि। सानो घर थियो, एकअर्काको भर थियो, हो हाम्रो सानो घर थियो, एकअर्काको भर थियो, त्यही भयो जिन्दगीमा, त्यही भयो जिन्दगीमा, जुन कुराको डर थियो, जुन कुराको डर थियो, हाम्रो सानो घर थियो, चल्यो Oh,

सञ्चालन गराइन्छ। साथमा सम्पूर्ण तहको ट्युसन, इङ्ग्लिस ल्याङ्ग्वेज एवं साइन्स विषयमा प्लस टू पास भए बीबीए सीए पढ्न चाहनेहरूको लागि अनिवार्य बेसिक कोर्स पनि गराइन्छ। गुणस्तरीय शिक्षाका लागि न्यू साइनिङ ट्युसन सेन्टर, रत्नगर 8 दूरसञ्चार रोड, सञ्चालक नवीन कुमार शर्मा, फोन नम्बर 0656562355, मोबाइल 98451383444। दाइ नमस्कार। नमस्कार। वा दाइ, घर त बप्पाल बनाउँदै हुनुहुँदो रहेछ नि, अब तपाईँ पनि जानुपर्छ। जानुपर्छ रे, कहाँ? किन आत्तिनु भा दाइ, अन्त कहाँ हुनु? उही त हो नि, जयश्री हरिहर हार्डवेयर सप्लाई स्टोर्समा जानुपर्छ पो भनेको त। हामी कहाँ टोयलेट बाथरूमका सम्पूर्ण सामान, रङ रोगन, कब्जा, काटी, छिस्किनी, टाइल, सिसा, प्लाई, साथमा सम्पूर्ण हार्डवेयर तथा निर्माण सम्बन्धी सामानहरू सुपथ मूल्यमा पाइन्छ। एसियन पेन्ट्सको आधिकारिक विक्रेता जयश्री हरिहर हार्डवेयर सिसा प्लाई स्टोर्स, रत्नगर 8 नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर रामु पौडेल, फोन नम्बर 0556612 र मोबाइल 98550066812। मनोरञ्जनका लागि सुनो हजुर रेडियो अर्पणा, सुनो हजुर। फेरि पनि एकैछिनको विश्राम बसेको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz। अनि यो हो कार्यक्रम अर्पण समर्पण। अर्पण समर्पणका हरेक नवीनतम बसाइहरू हामी प्रत्येक दिन लिएर आउने गर्दछौँ। त्यसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समय यहाँनिर रहने गर्दछ र 0556362333 र 333 यो दुईवटा नम्बरमा हामीले तपाईँलाई स्वागत गरिरहेका छौँ। कोही मित्र हुनुहुन्छ भने इशारा यति बेला फेरि उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट राजकुमारी तामाङ। के गर्नुहुन्छ राजकुमारीजीले? बसी बसाइ मात्रै छ। कसलाई सम्झने? हजुरको लागि धन्यवाद। अनि रेडियो अर्पण हो युनिटको लागि, अनि मलाई राजकुमारी तामाङ भनेर किने नचिने सम्पूर्णको लागि। हुन्छ राजकुमारीजी, आउँदै गर्नुहुन्छ, अहिले पनि छुट्टिन्छु। नमस्कार। नमस्कार। राजकुमारी तामाङ कोराकबाट आउनुभएको थियो र अन्तिम एकजना अर्को मित्रसँग कुराकानी गरौँ भन्ने इसारा राजको यहाँनिर। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि कुमार लामा। खोराकदेखि कुमार लामा। हजुर। के छ कुमारजी हालखबर? ठिकै छ दादा, गर्मी बढिया त्यही हो। गर्मी बढिरहेछ है? हजुर। कार्यक्रमको अन्त्यमा आउनु भएको छ, कसलाई सम्झने? फर्स्ट अफ अल हजुरलाई धन्यवाद। अनि टेक्निसियनमा रहनु दादाको लागि, अनि मेरो भाइ प्रवीण, दाई अशोक, प्रजल, बहिनी शर्मिला, अनि भाउजू सम्झना, अनि आमा बुवा, अनि भाइ रमेश, शान्ति लामा भारत, अनि अघि आउनु भएको थियो प्रमोद नामको लागि, अनि तिलक, अनि रूपचन्द, र मलाई चिन्ने नचिन्ने सम्पूर्णका लागि, रचनामाका लागि पनि सुन जान्छु। हुन्छ धन्यवाद कुमारजी, अहिले पनि छुट्टिन्छु। नमस्कार। नमस्ते। आज हामीले 6 जना मित्रहरूसँग कुराकानी गऱ्यौँ। 6 जना मित्रहरू कोराकबाट आउनु भएको थियो, तिलक तामाङ, रूपचन्द तामाङ, प्रमोद तामाङ, सोना मोक्तान, त्यस्तै राजकुमारी तामाङ, अनि कुमार लामा, जति पनि साथीहरू कार्यक्रममा आउनुभयो र आउने प्रयास गर्नुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र यतिन्जेलसम्म प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र राजुलाई पनि धन्यवाद। आजको बसाइबाट भने म रामु आचार्य पनि बिदा हुन्छु। नमस्कार। तिम्रै लागि